भन्ने खानी फोन उठाउन गाह्रो नमाने तिमी मेरो मुटुको धड्कन आऊ मलाई कहिल्यै पराइ नठाने वै मेरी सानी सम्झनाले कतै मन खानी फोन उठाउन गाह्रो नमाने मलाई कहिल्यै पराइ नठाने तिमी मेरो मुटुको धड्कन आऊ मलाई कहिल्यै पराइ नठाने बिर्सिन्छु म सास फेर्न बारु तिमीलाई भुल्न सक्दिन के गरु फोन उठाउन गाह्रो नमाने तिमी मेरो मुटुको धड्कन आऊ मलाई कहिल्यै पराइन ठाने सास फेर्न तिमीलाई भुल्न सक्दिन के गरु फोन उठाउन गाह्रो नमाने तिमी मेरो मुटुको धड्कन आऊ मलाई कहिल्यै पराइन ठाने तिमी मेरो मुटुको धड्कन आऊ मलाई कहिल्यै पराइन ठाने मासु आखा